ए माओवादीद्वारा व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध। कङ्ग्रेस एमाले विरुद्ध मोर्चाबन्दी सुरु। विभिन्न दूतावासबाट पैसा ल्याएर शान्ति प्रक्रिया भान लागेको आरोप। पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने सरकारको निर्णय। सधैँ घाटामा जानुको कारण पत्ता लगाउनु परेमा मन्त्रीहरूको जोड। श्रमिकको सुरक्षालाई उद्योगी व्यवसायीले महत्त्व नदिँदा व्यवसाय जन्य रोगको जोखिम बढ्दै। रोग र दुर्घटनाका विषयमा बलियो नीति र कानुन नहुँदा समस्या। युक्रेनी सेनाको कारवाहीमा परे तीनजना रुस समर्थक पृथकतावादीको मृत्यु। युक्रेनमा चारै सङ्कट समाधानको लागि स्विजरल्यान्डको जेनेभामा वार्ता हुने। र विराटनगर एक दिवसीय राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा आइपिएलको दोस्रो खेलमा आज दिल्ली र बेङ्गलोर भिड्ने। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। एकीकृत नेकपा माओवादीले केही व्यक्ति र समूह शान्ति प्रक्रिया भन्न विभिन्न दूतावास मार्फत पैसा ल्याएर लागिरहेको गम्भीर आरोप लगाएको छ। नर्वेजियन र बेलायती दूतावासबाट मिडिया परिचालन शीर्षकमा पैसा ल्याएर शान्ति प्रक्रिया भान्ने काममा केही व्यक्ति र समूह लागेको एकीकृत माओवादीको आरोप छ। व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेपछि पत्रकारसँग कुरा गर्दै माओवादी नेता डाक्टर बाबुराम भट्टराईले फुजल काण्ड केही व्यक्तिको स्वार्थमा गरिएको र पक्राउ परेका कार्यकर्ता निर्दोष रहेको दावी गर्नुभयो। संसद बैठकमा एकीकृत माओवादीका शक्ति बस्नेतले शान्ति प्रक्रियामा सरकारले नै व्यवहारिक प्रतिबद्धता जनाउनु पर्ने माग गर्नुभयो। शान्ति प्रक्रिया माओवादीको मात्र नभएको बताउँदै बस्नेतले सरकारले व्यवहारिक प्रतिबद्धता जनाउनु पर्ने बताउनुभयो। बस्नेतले पक्राउ परेका कार्यकर्ताको विरुद्धको मुद्दा फिर्ता लिएर रिहा नगरेसम्म संसद बैठक खुल्न नदिने बताउनुभयो। संसद बैठक चल्न नदिने बताउनुभयो। एकीकृत माओवादीको अवरोधका कारण आज पनि संसद बैठक स्थगित भएको छ। आफ्ना कार्यकर्तालाई हत्याको अभियोगमा मुद्दा चलाइएको विरोधमा एकीकृत माओवादीले अवरोध गरेपछि बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको हो। द्वन्द्वकालका घटना सत्यनिरूपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गाउनु पर्ने भन्दै एकीकृत माओवादीले संसदमा विरोध जनाइरहेको छ। माओवादीको विरोधका कारण हिजोको संसद बैठक पनि स्थगित भएको थियो। अवरोधका कारण सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी आयोग को विधेयक पेश हुन सकेको छैन। शान्ति र संविधान निर्माण प्रति उदासीन रहेको भन्दै एकीकृत नेकपा माओवादीले कङ्ग्रेस र एमाले विरुद्ध मोर्चाबन्दी सुरु गरेको छ। एकीकृत माओवादी सहितका 7 दलको बैठकले कङ्ग्रेस र एमालेलाई दबाब दिन गठबन्धन बनाउने निर्णय गरेको हो। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा आज बसेको मधेसवादी र सङ्घीय समाजवादी पार्टी समितिको बैठकले गठबन्धन बनाएर शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्न दबाब दिने निर्णय भएको सद्भावना पार्टीका नेता लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो। कङ्ग्रेस र एमाले संविधान निर्माण शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सकारात्मक नभएको समेत 7 दलको आरोप छ। सङ्घीय संरचनामा जान समेत आलटाल गर्न थालेकाले कङ्ग्रेस र एमालेलाई दबाब दिनुको विकल्प नरहेको बैठकले ठहर गरेको छ। गठबन्धनको स्वरूप र दबाबका कार्यक्रम तयार गर्न पर्सि बैठक बस्ने कर्णले जानकारी दिनुभयो। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले केही दिन यता पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि उचित पहल गर्ने निर्णय गरेको हो। बैठकमा अधिकांश मन्त्रीहरूले पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदा जनजीवन प्रभावित भएको भन्दै निगम सधैँ घाटामा जानुको कारण पत्ता लगाउनु पर्नेमा सबै मन्त्रीहरूले जोड दिएका थिए। त्यसै गरी देशभर खोप सेवा सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालय सैद्धान्तिक सहमति दिने निर्णय पनि भएको सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता डाक्टर मेनेन्द्र रिचालले जानकारी दिनुभयो। इन्धन आपूर्ति सहज बनाउन भन्दै नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष मार्फत सरकारले आयल निगमलाई ऋण दिन लागेको हो। आयल निगमले आपूर्ति सहज बनाउन 5 अरब रुपियाँ अनुदान मागेको थियो। निगमले रकम भुक्तानी गर्न नसकेपछि इन्डियन आयल कर्पोरेसन आइओसीले 30% सम्म आपूर्ति कटौती गरेको थियो। पेट्रोलियम पदार्थको गर्न गठित संसदीय समितिको निर्देशन बजारमा इन्धन अभावको अवस्था र निगमको मागलाई ख्याल गर्दै ऋण दिन लागि हो। आल निगमले ऋण बापत प्राप्त रकम भारतीय आल निगमलाई तिरेपछि आपूर्ति केही सहज हुने बताइएको छ। सिंचाई मन्त्री एनपी साउदले एकीकृत नेकपा माओवादी चाहँदैमा गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्या सम्बन्धी मुद्दा फिर्ता लिन नहुने बताउनु भएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन विधेयक संसदमा गइसकेकाले अदालतमा दर्ता भएका मुद्दा अदालतले हेर्ने उहाँले बताउनुभयो। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री साउदले सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन भएपछि शान्ति प्रक्रियासँग सम्बन्धित मुद्दा आयोगले हेर्ने भए पनि अहिलेको अवस्थामा कुनै पनि मुद्दा फिर्ता लिने पक्षमा सरकार नरहेको बताउनुभयो। गोर्खा फुजेल प्रकरणका आरोपी 13 जना विरुद्ध दर्ता भएको अभियोगपत्र माथि आज बहस सकिएको छ। अब केही समयमा नै आदेश जान सक्ने विनोद मोहन आचार्यले जानकारी दिनुभएको छ। जिल्ला अदालत चितवनलाई उच्च सुरक्षाका साथ राखिएको छ। हिजो 5 जनाको थुन्छेक बस सकिएकोमा आज बाँकी रहेकाहरूको बस भएको जिल्ला अदालत चितवनले जनाएको छ। गोर्खा फुजेल साथका कृष्ण प्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेकालाई बिना शर्त रिहाई गर्नुपर्ने माग गर्दै नेकपा माओवादी र नेकपा माओवादी चितवनले आज जिल्ला अदालत 2 घण्टा धरना समेत दिएका छन्। भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचारपछि स्वदेश फर्केका एमाले संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता भएको छ। भक्तपुरको बालकोट स्थित ओली निवासमा पुगेका वरिष्ठ नेता नेपाल र ओलीबीच करिब 10 मिनट भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा वरिष्ठ नेता नेपालले ओलीको स्वास्थ्य अवस्थाबारे चासो राख्नु भएको थियो। दुवै नेताहरूबीच राजनैतिक विषयमा छलफल भएन। ओलीका स्वकीय सचिव रमेश आचार्यले भन्नुभयो, वरिष्ठ नेता नेपालले ओली कमरेडको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। नवौं महाधिवेशनबाट दुवै नेता अध्यक्ष बन्ने योजनामा छन्। ओलीले नेतृत्व हस्तान्तरणको सवाल उठाउँदै यो पटक आफू अध्यक्ष हुनुपर्ने बताइरहनु भएको छ भने नेपालले पनि आफूलाई अध्यक्षको दौडमा उभ्याउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूले महासङ्घ अब एक ढिक्का भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। मिडिया इन्टरनेसनलमा भएको कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष र 4 जना उपाध्यक्षले अध्यक्षले महासङ्घलाई फुटाउने कसैको योजना भए त्यो असफल हुने बताउनु भएको हो। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीप जङ पाण्डेले केही सञ्चार माध्यमले भने जस्तो महासङ्घभित्र कुनै गुट उपगुट नरहेको भन्दै महासङ्घमा रहन्जेल सबैले देशको अर्थतन्त्रका बारेमा सोच्ने र मुलुक केही आर्थिक समृद्धिमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। व्यवसाय क्षेत्र बलियो भए मात्र देशको अर्थतन्त्रमा सुधार आउने बताउँदै उहाँले निजी क्षेत्रमा निकै ठूला समस्याबाट गुज्रिरहेको भन्दै महासङ्घले ती समाधान गर्न महासङ्घको नयाँ नेतृत्व लागिपर्ने बताउनुभयो। महासङ्घका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले आफूहरू भिन्नाभिन्नै प्यानलबाट चुनावी मैदानमा होमिए पनि अब महासङ्घलाई एक ढिक्का बनाएर अघि बढाउन लागि जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो। प्रहरीले दुःख दिएको भन्दै वीरगन्जका सुनचाँदी व्यापारी आजबाट आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसाय सङ्घ पर्साको अगुवाईमा वीरगन्जका सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन्। घडी अरुवा स्थित आन्तरिक राजस्व कार्यालय अगाडि पत्रकार सम्मेलन गरेर सुनचाँदी व्यवसाय सङ्घ पर्साका सचिव परमेश कुमार सराफले बैङ्कबाट खरिद गरिएको चाँदी प्रहरीले अवैध भन्दै पक्रेर फसाउन खोजेको आरोप लगाउनुभयो। प्रहरीले मङ्गलबार साँझ भारततर्फ तस्करी गर्न लागेको भन्दै वीरगन्जबाट 60 किलो चाँदी सहित पर्साको रामगढवा 3 निवासी 38 वर्षीय विनोद कुमार सराफ र भारतको रक्सोल निवासी 21 वर्षीय शत्रुधन शाह सुनारलाई पक्राउ गरेको थियो। सुनचाँदी व्यवसाय सङ्घले भने वीरगन्जको आदर्श नगर स्थित लक्ष्मी बैङ्कबाट खरिद गरी चाँदी सहित विनोद र शत्रुधनलाई प्रहरीले नियन्त्रणमा लिएर तस्करीको नाममा फसाउने षड्यन्त्र गरेको आरोप लगाएको छ। पत्रकार सम्मेलनमा सहभागी पक्राउ परेका विनोदका छोरा राहुल राज सोनीले प्रहरीले घुस बापत मागेको 10 लाख रुपियाँ दिन नमान्दा तस्करीको झुटो आरोपमा फसाएको बताउनुभयो।

अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी युक्रेनको मारियोपोलमा युक्रेनी सेनाको कारवाहीमा परि 3 जना रुस समर्थित पृथकतावादीको मृत्यु भएको छ। आक्रमणमा परि 13 जना घाइते भएका छन् भने 63 जनालाई हिरासतमा लिएको बताइएको छ। करिब 300 रसियन पृथकतावादी समूहले युक्रेनको मारियोपोल सहरमा रहेको सेनाको समूहमाथि पेट्रोल बमले आक्रमण गरेका थिए। जवाफमा युक्रेनी सेनाको कारवाहीमा परि ती 3 जना मारिएको युक्रेनका अन्तरिम मन्त्री आर्सेन अकाभोगले बताएका छन्। यसैबीच युक्रेनमा जारी संकट समाधानको लागि स्विजरल्याण्डको जेनेभामा वार्ता हुने भएको छ। युक्रेनका अन्तरिम मन्त्री आर्सेन अकाभोगका अनुसार वार्तामा अमेरिका, युरोपियन युनियन, रसिया र युक्रेनका प्रतिनिधि मण्डलको सहभागिता रहनेछ। युक्रेनको संकट गहिरिँदै जाँदा यी देशहरूबीच वार्ता हुन लागेको हो। उता पश्चिमा देशहरूले भने रसियाले युक्रेनका भवनहरू कब्जामा लिएर बसेका आफ्ना समर्थकको सुरक्षा दिइरहेको आरोप लगाउँदै आएका छन्। खेल समाचार। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलकुद सम्बन्धी नयाँ कानुन बनेसँगै राष्ट्रिय खेलकुद परिषदमा नयाँ सदस्य सचिव आउने बताउनु भएको छ। नेकपा एमाले बाँके जिल्ला पार्टी कार्यालयमा आज भएको कार्यक्रममा पौडेलले खेलकुद सम्बन्धी कानुन आएपछि खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव चयन गर्ने बताउनु भयो। सरकारले 3-4 महिनाभित्र नयाँ खेलकुद ऐन ल्याउने तयारी गरिएको उहाँको भनाइ छ। उहाँले राजनैतिक रूपमा फरक पार्टीका भएकाले आफू र वर्तमान सदस्य सचिव युवराज लामाबीचको कामको क्रममा केही समस्या रहेको बताउनुभयो। सदस्य सचिव लामालाई नैतिकताका आधारमा राजीनामा दिन आफूले आग्रह गरिसकेको भन्दै मन्त्री पौडेलले लामाले नयाँ खेलकुद ऐन आउनुभन्दा पहिले नै राजीनामा दिएमा खेलकुद बुझेको व्यावसायिक व्यक्तिलाई कार्यकारी प्रमुख बनाउने उहाँले दावी गर्नुभयो। नेपाल क्रिकेट सङ्घ क्यानको विरुद्धमा राष्ट्रिय टिमका सम्पूर्ण खेलाडीहरू आन्दोलनमा उत्रनुले क्यानको टिम सक्षम छैन भन्ने सन्देश गएको मन्त्री पौडेलको भनाइ छ। यसबीच क्षेत्र नम्बर 1 विराटनगर एक दिवसीय राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ। लगातार 4th जित हात पार्ने क्रममा विराटनगरले क्षेत्र नम्बर 7 जनकपुरलाई 166 रनले पराजित गर्यो। जितपछि विराटनगर 4 खेलबाट 8 अङ्कका साथ समबीबाट अन्तिम 4मा पुगेको छ। क्षेत्र नम्बर 4 भैरवा 5 खेलबाट 8 अङ्कका साथ यसअघि नै सेमी फाइनलमा पुगिसकेको छ। अब अन्तिम खेलमा जित हात पारी विराटनगर समविजेता बन्नेछ। किर्तिपुरमा पहिले ब्याटिङ गरेको विराटनगरले सन्नी पुनको शतकको मद्दतमा 50 ओभरमा 5 विकेट गुमाएर 304 रन बनायो। पुनले 119 बलमा 14 चौकासहित 104 रन बनाए। मेहबुब आलमले 77 रनको योगदान दिए। जवाफमा मैदान उत्रेको जनकपुरले 44.3 ओभरमा सबै विकेट गुमाएर 138 रन मात्र जोड्न सक्यो। उसका लागि सुनिल शाहले अभिजित 33 रन बनाए। विराटनगरका पूर्णशङ्कर विक, राजकुमार प्रधान र सिद्धान्त लोहनीले समान 2-2 विकेट लिए भने मेहबुब आलमले 1 विकेट हात पारे। सन्नी खेलको म्यान अफ द म्याच घोषित भए। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुँदैछ। यो सिजनको दोस्रो खेलमा दिल्ली र बेङ्गलोर भिन्न लागेका हुन्। दिनेश कार्तिकको नेतृत्वमा मैदानमा उत्रने दिल्लीको टिममा डिकुग, जेपी डोमिनी, मोहम्मद समी, केबिन पिटरसन, रोस टेलर लगायतका खेलाडीहरू छन् भने विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने बेङ्गलोरमा एबिडे विलियर्स र क्रिस गिल, मथैया मुरथी रन्ड, रवि रामपल, युवराज सिंह लगायतका अनुहार देखिनेछ। आजको खेलमा दुवै टोली विजय यात्रा सुरुवात गर्ने सुरमा रहनेछन्। खेल दुबईको सारजाज क्रिकेट स्टेडियममा बेलुका 8:15 सुरु हुनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। ए माओवादीद्वारा व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध। कङ्ग्रेस एमाले विरुद्ध मोर्चाबन्दी सुरु। विभिन्न दूतावासबाट पैसा ल्याएर शान्ति प्रक्रिया भन्न लागेको आरोप। पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने सरकारको निर्णय सधैँ घाटामा जानुको कारण पत्ता लगाउनु पर्नेमा मन्त्रीहरूको जोड। श्रमिकको सुरक्षालाई उद्योगी व्यवसायले महत्त्व नदिँदा व्यवसायजन्य रोगको जोखिम बढ्दै। रोग र दुर्घटनाका विषयमा बलियो नीति र कानुन नहुँदा समस्या। युक्रेनी सेनाको कारवाहीमा परि 3 जना रुस समर्थित पृथकतावादीको मृत्यु। युक्रेनमा जारी संकट समाधानका लागि स्विजरल्याण्डको जेनेभामा वार्ता हुने। र विराटनगर एक दिवसीय राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा प्रवेश। आइपिएलको दोस्रो खेलमा आज दिल्ली र बेङ्गलोर भिड्ने। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज सुविधा हुई। नमस्कार।